नमस्कार नमस्कार नमस्कार सबैजनालाई नमस्कार गर्छौँ। क्या रे कन्नड पारीको नाति राज अनि यतापट्टि खोइ राजा नाति कता भयो रे दि राजा नाति ल है हजुर सबै सबैजनालाई मेरो तर्फबाट पनि धेरै धेरै स्वागत छ। अलि नजिक आउनुहोस् रेडियोको आवाज बढाउनुहोस्। कार्यक्रम अर्पणको चौतारी सुरु भइसकेको छ तपाईँहरूको माझमा। आज आइतबार 1 बजेको अर्पण खबर सुनिसक्नु भएको छ र उपस्थित भएका छौँ म तपाईँको दिलको साथी राजेन्द्र गुरुङ, साथमा हुनुहुन्छ हजुरबुवा अनि दर्पण पारीबाट राजको सहयोग मिलिरहेको छ। हराउनु होला 056-35-6332 अनि 33 लाइन पनि खुल्ला छ। आज 2 फोन लाइन बिल्कुलै खुल्ला। यो 2 बाटो भएर आउनुपर्ने छ मेरो नाता नातिनीहरू। अब कार्यक्रम अर्पणको चौतारीमा हामी के गर्छौँ भन्ने कुरा सबैजनालाई थाहा नै छन्। अब हामी उखान दुःखको रमाइलो खेल खेल्छौँ अनि त्यसपछि पुरस्कारको व्यवस्था पनि छँदैछन् क्या कि कसो नाति? सही हो कुरा, पुरस्कारको व्यवस्था गरेको छ मनकामना फ्यान्सी स्टोर्सले। तर त्योभन्दा अगाडि तपाईँले 056-65-332 अनि 056-65-333 डायल गरेर अर्पणको चौतारी समक्ष आउनुपर्ने हुन्छ। आइसकेपछि तपाईँलाई हजुरबाले एउटा उखान सोध्नुहुन्छ, उखानको बाँकी अंश आद्य अंश हजुरबाले सोध्नुहुन्छ भने आद्य अंश तपाईँले भन्नुपर्ने हुन्छ। सही जवाफ दिनुहुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्स रत्ननगर 2 हाई स्कुल रोड चितवनले। यदि तपाईँलाई बोर्डिङ स्कुलको जुत्ता चप्पल लेडी तथा ब्याग होइन यस्तै यस्तै सामान चाहिएको छ भने सम्झनै पर्ने नाम त्यसै गरी अर्को साउन पनि पाइन्छ कि त्यो भन्नै बाँकी छ नि तिमी बिचमा पक्क नबोलिहाल्छ नि फेरि यस्तै यस्तै सामान पाइन्छ भनेर टार्न खोजे जस्तो भएन। विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिमका जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज, बिएफडीएर हिल सुज, शिखर सुज, मकालो फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्डी जुत्ता चप्पलहरू पाइने एकमात्र स्थान मनकामना फेन्सी स्टोर्स रहेको छ। सम्पर्कको लागि नम्बर रहेको छ 056-562-357, मोबाइल नम्बर 98-450-44-399 रहेको छ। प्रोप्राइटर हुनुहुन्छ रमेश लोहानी, सिधै उहाँलाई सम्पर्क गर्नुहोस्। आफूलाई आवश्यक परेका चिजहरूको सिधै अर्डर गर्नु पनि सक्नुहुन्छ, ब्रान्डेड चिजहरू रहेका छन्। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार नमस्कार, खोइ त नि कता जानुभयो? आउनुहोस् हजुर भित्रै नमस्कार। खै त कता हराउनु भएको नि? राजले मिलाउँदै हुनुहुन्छ। हजुर नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कुमरीबाट। सुनिताजी हजुर, के छ तपाईँको हालखबर? ठिक छ तपाईँको? हाम्रो पनि एकदम ठिक छ। हजुरबा नि हुनुहुन्छ कि सँगै? हजुरबाको के छ त नि? अब हाम्रो पनि सबै ठिकै छ नातिनी है। यो जाडो चाहिँ कतिको छ त्यतातिर? गर्मी जाडो भनेको गर्मी कतिको छन्? हाम्रो हजुरबा पनि घरि घरि त सन्किन्छन् क्या, साह्रै रिस उठेर आउँछ, झोक चल्छ भने है सुन्ताजी? हजुर होइन, बिर्सिनु भयो होला नि त, मान्छे पसिनै पसिना भए त ऊ असिना कुरो गर्ने, त्यस्तो पाराले हुन्छ? अब पहिला पहिला यो जमाना चैत वैशाखमा असिना पनि पर्थ्यो कि हेर, अबको जमाना अब असिना होइन कि पसिना मात्रै पर्ने भयो, त्यही भएर सम्झिहाल्यो नि त फेरि। अनि नातिनी हजुर खाजा खायो कि नै? भाषेन हजुरबा तपाईँको? हाम्रो पनि भएको छैन, एकछिन पछि हुन्छ हाम्रो पनि है। लिटो खुलाउने हजुरबालाई मैले गएर नबनाइन्जेलसम्म कहिले खाने बुढाले? अब के गर्ने, साह्रो पिरो खाउँ भने नसक्ने र नातिने, अब यो लिटो भए पनि अब बल्ल तल राजा नातिलाई फकाइ फकाइ बनाएर खान्छु। अब के गर्ने, अब अब नातिनीहरूले यसो बनाइदिन्छ कि भन्ने आशा गरेको, नातिनीहरूलाई माया मार्न थाल्यो। अब के गर्ने, दाँत हाल्नु न हजुरबा, अनि सारा चिज हाल्न पाइन्छ। दाँत त छ, नकली दाँतै कहाँ टोक्न मिल्छ त नि? सुन्दै हाल्नु पर्छ नि त। अब झन् गाह्रो हुन्छ, बुढालाई किडन्याप गऱ्यो भने मान्छेहरूले अब किन्ना गऱ्यो भने अर्को आपद फेरि होइन नातिनी, अब नाता नातिनीलाई फेरि ल मेरो आशीर्वाद त भन्न पनि नपाउने फेरि गाह्रो पर्छ नि त होइन। ल कार्यक्रमतिरै प्रवेश गरौँ है त। हुन्छ सजिलो छ है, एकदमै सजिलो सोध्छ क्या अरे, एकदमै सजिलो छ नातिनीलाई है। ल कार्यक्रममा आउनुभएको यो टुखान टुक्क अन्तिम भाग सोध्छ है त, म पछिल्लो भाग दुबै उस्ता उस्तै दुबई उस्ता उस्तै अगाडिको के होला? सुनिताजी हजुर, अप्ठ्यारो पर्यो कि गाह्रो पर्यो? कहिले नसुने जस्तो लाग्यो मलाई त। यो सजिलै छ नि, अब यो सजिलै हो सधैँ, अब गाउँघरतिर चलिरहने उखान पनि हो कि यो फेरि। यो हजुरबा उडान ठाला छन्, आजभोलि कस्ता कस्ता उखान लिएर आउँछन् गाँठे। नातिनी हजुर कता हरा कुन्नी गाह्रो लाग्यो हजुर मलाई त लौ त नि के गरौँ अब बिदा माग्ने नि अर्को हप्ता फेरि प्रेस गर्नुहुन्छ हाम्रो सुन्दाजीले है सुन्दाजी बिस्तारै जाऊ है छातो बोकिदिन कालो होला डढेर ल नातिनी गइसक्यो गर्मी छ चढको घाम छ बिस्तारै बिस्तारै होइन मेरो नाति नातिनी हो अब यो टाढा जाँदै हुनुहुन्छ हिँडेर जाँदै हुनुहुन्छ भने छाता चाहिँ लगेर जानु होला नबिर्सनु होला कोही साथी फेरि ए नाति नातिनी हो क्या हो कोही नाता नातिनी आउँदैछन् कि अब फेरि ल हजुर नमस्कार ल राजले मिलाउने प्रयास गर्दै हुनुहुन्छ आजबाट भने हामी तपाईँको लागि दुईवटा टेलिफोन लाइन खुल्ला गरेका छौँ 0556533332 अनि 6533 यो दुईवटा बाटो छन् क्यारे यो गोरेटो भएर आउनुपर्नेछ अनि कार्यक्रममा आएर राम्रोसँग उखान टुक्क मिलाउने साथ नाता नातिनी मध्येबाट एकजना हामी विजेता पनि बनाउँछौँ क्यारे कि कसो नाति यो कुरा तपाईँ यति बेला रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम अर्पणको चौतारी गर्मी गर्मी पनि छ यो चौतारीसम्म आइपुग्दा तपाईँलाई चिसो अनुभव हुन्छ रमाइलो कुराकानीको साथ हजुरबाको आशीर्वाद मेरो माया तपाईँको साथमा रहनेछ आउनुहोस् 0556533332 नाति यो 332 33 भन्नुभन्दा अगाडि कि एउटा बिहान मैले देखाएको घटना होइन अब यो के भन्छ यो पानी पनि परेन अब नेपालमा पेट्रोल पनि सर्टेज भइसकेर होइन अनि एकजना हजुरबुवा म जस्तै हजुरबुवा चाहिँ बाटोमा बसेर चाहिँ गन्थन मन्थन गरिरहनु भएको रहेछ त्यही त नि अनि नजिकै गए त यसो सुनेको के भन्दै रहेछ भन्ने बुढोले बुढो नहुने फेरि मेरो साथीले रिसाउलान् फेरि बुढो होइन त्यही त के भन्दै रहेछन् भने नजिक गएर सुनेको लौटनी कस्तो भयो होला यो नेपालमा पानी पनि पर्न सकेन हेर नाता नातिनी हो अब हामी सबै मिलेर पुकार्नु पर्छ हाम्रो भगवान्लाई त्यति मात्र होइन यता नाता नातिनी हो भन्दै रहेछन् फेरि होइन बुढोले अनि त्यसपछि यता सुन ए तिमीहरू यो पेट्रोल नपाएर कतातिर छटपटिँदैछौ यता खोलातिर आएर पेट्रोल भर भन्दो रहेछ बुढोले म त के भनौँ के भनौँ कहाँ खोलातिर गएर पेट्रोल भर्ने कुरा गरे बुढाहरू पनि साह्रै पार्दै गर्छ त्यही दिन म पनि छक्क परे नजिक गएर सोध्या अनि के भन्दो रहेछ भन्दाखेरि बुढाले ल सुन नाता नातिनी हो यो पेट्रोल भनेको जातै यस्तै हो नेपालमा सर्टेज भएपछि जलस्रोतको धनी देशमा पेट्रोल बिग्रियो त्यही भएर अलिकति भए पनि पेट्रोलमा पानी मिसायो भने एक दुई किलोमिटर कुद्न सक्छ भन्दो रहेछ यदि अनि त्यसपछि मैले ल त्यस्तो त हुँदैन हेर अब नेपाल सरकारलाई दोहोऱ्याउनु पर्छ हेर साथी भनेर चाहिँ टक्क भनेर आयो नि त फेरि हाम्रो फर्स्ट ट्यालेन्ट हुनुहुन्छ हाम्रो हजुरबा तपाईँ यति बेला रेडियो अर्पण 104.5 MHz रमाइलो प्रस्तुत कार्यक्रम अर्पणको चौतारीमा रहिरहनु भएको छ हामी तपाईँसँग उखान टुक्काको खेल खेल्नेछौँ रमाइलो कुराकानीको साथमा र उखान टुक्काको सही जवाफ दिनुहुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्सले व्यवस्था गरेको छ जुन चाहिँ रत्ननगर 2 हाई स्कुल रोड चितवनमा रहेको छ जहाँ तपाईँले बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिमका जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ स्काई सुज बिएफडी एयर हिल सुज शिखर सुज मकालो फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्डी जुत्ता चप्पलहरू पाइने एकमात्र स्थान मनकामना फेन्सी स्टोर्स फोन नम्बर रहेको छ 0556263357 मोबाइल नम्बर 9845443899 प्रोप्राइटर हुनुहुन्छ रमेश लोहनी नातिनलाई फोन गरेर सोध्न सक्नुहुन्छन् क्यारे मनकामना फेन्सी स्टोरमा के पाइन्छ है भनेर टक्क सोध्नुहोस् अनि तपाईँलाई आवश्यक पर्ने सामानहरू चाहिँ टट्टल लगाएर किन्नुहोस् क्यारे अनि के कसो नाति सही हो गुरु अब यो चौतारीसम्म आउनु होला चिसो चिसो मौसम के बिर्स्यो कि फेरि हो चिसो भन्न बिर्सेछ होइन तपाईँलाई अघि नैदेखि भनिरहेको छ तपाईँ एसीमा बसिरहेको त्यो कुरो गरेर खालि चिसो चिसो मौसम रे यहाँ मान्छेको पसिना आइरहेको छ भनिरहेको छु अनि अब यस्तो भयो कि अब यो चिसो चिसो भने मतलब बुझ्नु पर्यो नि त फेरि अब सबै जमानै परिवर्तन छ अनि तातोलाई चिसो भन्ने चिसोलाई तातो भन्छ नि त त्यही भएर भन्यो नि त जमाना उल्टो भएको छ आजभोलि राति त्यो घैटोको चिसो पानी सारेर यता लिएर आउनु पर्यो साह्रै तिर्खा लाग्यो जस्तो मेरो नातिलाई नाति एक अङ्कार पानी खान्छु म जे होला होला ल त नि ल अघि बिस्तारै पानी खाँदै अड्केलाई पानीले टट्ट अड्क्यो भने फेरि चपाई चपाई खाउँला नि त हजुरबा फेरि कहाँबाट चपाउने फेरि पानी ए हुन्छ नि है त्यो बरफ भइसक्यो त्यो फ्रिजमा राखेको अनि बरफ भइसक्यो हुन्छ नि त त्यो पानी अनि बरफ भइसकेपछि चपाउनु परेन हजुरबा भने त्यो त्यो चाहिँ हो होइन यो पानीलाई चाहिँ चपाउनु मिल्दैन निल नदी मिल्छ सर लक्क लगाएर यति बेला पनि कोही साथी आइसक्नु भएको छ अब दुईवटा लाइन छ कुन लाइन हुँदै आउनु भएको छ है उहाँलाई नि कुराकानी गर्छौँ स्वागत गर्छौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर म कठारबाट सुरेश तराई बोल्दैछु कठारबाट को बोल्नुभयो हजुर म सुरेश तराई बोल्दैछु सुरेश दराई नाति हजुर के छ नाति खबर ठिकै छ यो कठारतिर कतिको चिसो छ एकदम चिसो भनेछ कि फेरि कति गर्मी छ भने सोध्दा फेरि नाति पनि चिसो छ भन्छ फेरि के भनेर सोध्या भन्दाखेरि नाति नातिको दिमाग कतिको ट्यालेन्ट रहेछ भनेर जाँचेको अब चिसोलाई अब तातोलाई चिसै भन्दोरहेछ अब के गर्ने समस्या पर्यो सुरेशजीले पनि त्यसो भन्नुभयो होइन सुरेशजीले पनि कठारभन्दा अलिकता तल गइसकेपछि रापती छ त्यहाँको पानी चिसो छ भनेर भन्नुभयो जरुवा पानी भने के हो ए ए ल त नि ल अब चिसो चिसो पानी खाएर सारेर आउनु भएको थियो क्यारे है ल के गर्नुहुन्छ अब त नातिले यत्तिकै बस्ने केही पनि नगर्ने ल भएन यसरी हजुरबा त यसरी काम गरी हिँडिआएर धेरै गर्मी छ त्यही भएर पनि यसो रेस्ट गरे भने आएको होला होइन ल त नि राम्रोसँग आराम गरेर खान्छौ धेरै काम पनि गर्नु हुँदैन फेरि अल्छी भइन्छ नि क्यारे ल त नि कार्यक्रम आउनु भएको छ होइन उखान चुक सोधिहालौ ल त नि अघि एकजना नातिनीलाई सोधेको थियौँ कुम्रोजबाट आएको थियो आउनु भएको थियो होइन त्यो नातिनीलाई सोधेकै उखान चुक्क दोहोऱ्याउँछौ है त ल पछाडिको भाग त दुवै उस्ता उस्तै दुवै उस्ता उस्तै अगाडि के होला अगाडि अब छेउ न टुप्पाको भन्यो हेर नाति कस्तो गाह्रो होला भनेर भन्दिनँ हामी फेरि सजिलै छ हजुरले आफैले बनाउनु भएको कि उखान टुक्का अब बिस्तारै बिस्तारै चर्चामा आउँछ उखान टुक्का अनि त्यसपछि सबैलाई आउँछ अब के गर्ने त के गर्ने खै सुरेशजी केही छेउ न टुप्पालाई नै अन्तिम उत्तर मान्ने हो हुन्छ हाम्रो कम्प्युटरलाई सोध्नु भयो त के भन्छ तपाईँको जवाफ बिग्रियो त सुरेशजी अब जवाफ बिग्रेको छ है अब यसको सही जवाफ के हो भनेर चाहिँ हामी एकछिन पछि भन्छौँ अहिले भने तपाईँ माझबाट छुट्टिन्छौँ नमस्कार सुरेश दराई आउनु भएको थियो कछारबाट उहाँले पनि मिलाउन सक्नु भएन हजुरबा हामीले दुईजनालाई सोधिसकेका छौँ यो उखान ढुक्का अब हजुरबाले नै भनिदिनु पऱ्यो भनिदिने हो र भनिदिनु साँच्चै हो अरू अरू त नबोल्ने हुँदैन मलाई पनि गाह्रो लाग्यो क्या यो उखान टुक्का गाह्रो साह्रै गाह्रो छ अब अरू अरू चाहिँ सजिलो लागेको छ अब अरू अरू चाहिँ म पनि मिलाउँला यो त मैले नि सकिनँ मिलाउनु ल भनिदिनु ल त नि ल अब भनिहाल्नु भयो मेरो नातिले अब के भन्छ यो टक्क लगाएर भनिहाल्थ्यो त ल कान्ठाटो बारे छ नि फेरि हो बिर्सिनु हुँदैन नि फेरि अब हरुटबारे थर्कायो भने रिसाउँछ नि फेरि थर्काहरू माग हजुर एक्ला धाने नि सहन्छ त्यो त हो दुध दिने के हेरेको राति पनि सहनु पर्छ भन्छ नि होइन हो हजुरबाले अब यसो माया गरेर दिनुहुन्छ त्यही त नि ल सुनिहालौँ है त दुवै उस्ता उस्तै भनेर पछाडिको भाग चाहिँ सोधेको थियौँ अगाडिको भाग चाहिँ के हो भन्दाखेरि लुक्ने र ढुक्ने दुवै उस्ता उस्तै लुक्ने र ढुक्ने दुवै उस्ता उस्तै यसको पूर्ण चाहिँ यो हुँदो रहेछ होइन अरू चाहिँ सजिलो सजिलो छ एकदमै सजिलो सजिलो तपाईँले पनि सुनिराख्नु भएको जानिराख्नु भएको उखान टुक्का छ यो चाहिँ हजुरबाले कहाँबाट ल्याउनु भएछ कि मलाई निकै गाह्रो लाग्यो हो मलाई पनि सजिलै हो नि किन गाह्रो त नि अब सबैले सुनिराखेको उखान हो यो र 055-335 अनि 65-333 बिल्कुलै खुल्ला मेरो नाता नातिनीलाई ल बाहिरतिर कोही आएर बोल्नु भएको कि जस्तो पनि छ ल हजुर भित्रै बोलाउँ क्या अरे है नाति हुन्छ ल हजुर आउनुहोस् आउनुहोस् आउनुहोस् कता जानुभयो नमस्कार नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्नु भयो कुन्नी म भण्डाराबाट हो भण्डाराबाट नातिनीलाई नातिनी कुरै भएन नि त फेरि हो अघि नै 11 बजे नै आउनुभएको थियो अहिले पनि ट्याकी आउनु भएको छ निराजी हजुर खानपिन त त्यतिखेरै भएको खाजा खानु भयो त ए हाम्रो नि भएको छैन हजुरबाले अब मान्दै मान्नुहुन्न जाउँ खाजा खान भनेको अब हेर किन नमान्ने भन्दाखेरि नातिनी हेर त अब यो नातिनी नि अब साह्रो साह्रो चिल्डरतिर खाना खोज्छन् अब आफूलाई फेरि गाह्रो पर्छ त्यस्तो खानेकुरा खानालाई त्यही भएर चाहिँ नमाने अब एकछिन पछि जानु पर्ला नातिले अब धेरै रुएर अब यो के भन्छ पिरियडले अब जानुपर्छ एकछिन पछि मैले यो बुढालाई जहाँ लिएर गए पनि मैले लिएर जाने हो अझ मेरै कुरा खाँदैनन् बुढाले खाजु बनाएर खुवाउँदैन त हजुरबालाई त्यही हो कुरालाई पनि सातु बनाएर खुवाउनु पर्यो अनि बल्ल खान्छन् जस्तो कुराको नि सातु बनाउने के मकै पिसेर सातु बनाउँछ नि त्यस्तै बनाउनु पर्ला जस्तो लाग्यो भने क्या निराजी अब कार्यक्रममा आउनु भएको छ कि हजुरबाको बानी तपाईँलाई थाहा छँदैछ हजुरबाले तपाईँको लागि एउटा घटारा हान्नुहुन्छ उखानको नातिनी सुन है त राम्ररी ल पछाडिको भाग छ कुना बसी रोई अगाडि के होला कुनामा बसेर रुवाको रोई गर्छ अरे त्यही भएर कुना बसी रोई अगाडिको भाग चाहिँ के होला गाह्रो लाग्यो नि सजिलै छन् फेरि के गर्ने त अब के गर्ने हजुरबा अब बाटो तताउने अघि बिस्तारै अब उखानको के यस्तो हुँदैन होइन प्रयास गर्ने होला नि निराजी है एकपल्ट नगर्ने अब ट्यालेन्ट नातिने अब बिस्तारै जानुहोस् अर्को हप्ता आउनुहोस् टक्क मिलाउनुहोस् है त लाग्छौँ अब बिस्तारै बिदा माग्छौँ ल बिस्तारै जाउँ है त नमस्कार नमस्ते निरा मोक्तान हुनुहुन्थ्यो भण्डारादेखि उहाँले पनि मिलाउन सक्नु भएन सजिलो लागेको थियो खै किन गाह्रो भयो उहाँलाई पनि हजुरबा मर्ने कहाँ हाँस्नु मलाई निकै हाँसो लाग्यो मार्नु न के बाँच्नु पर्दा यो के मायाले भने जस्तो कुरा नगर्नु न फेरि एकजना कोही साथी आइसक्नु भएको छ फेरि उहाँलाई पनि स्वागत गर्छु ल हजुर दर्शन नमस्ते भन्नुहुन्थ्यो कि यो राजेश पाण्डे कहाँदेखि को बोल्दै हुनुहुन्छ चिने आवाज हो कहाँ पहिलेकै हो है यता नचिन्ने त पुरै भएन तपाईँको आवाजबाट सुनाउने भनेर नि ल एकचोटि ट्राई गर्नु नि त एकदमै पनि भनिदिन्छौँ हामी पछाडि अधिकारी पनि भनिदिन्छौँ है ल हेर हाम्रो माइन्ड कति ट्यालेन्ट छ कि हाम्रो नाति मेरो के हो हाम्रो नि भीमसेनजी कार्यक्रममा आउनु भएको छ के अरे अब तपाईँको लागि अब एउटा उखान टुकाको झटारो हजुरबाको तर्फबाट ल है त अब कुना बसी रही के होला अगाडि त्यही ल फेरि एकचोटि भन्नुभयो त्यो हुन्छ अब यसैलाई फाइनल उत्तर मान्ने हो हाम्रो कम्प्युटरलाई सोधौँ के भन्छ है त कम्प्युटरले सही जवाब लो भीमसेनजी ट्वाक्कै मिल्यो है गाँठे हजुर हजुर लो अहिलेसम्ममा चाहिँ तपाईँ एक्लै हो मिलाउने हजुर कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार भीमसेन अधिकारी पिठुवाबाट आउनु भएको थियो ट्वाक्कै मिलाउनु भयो चारजना साथीहरू मध्ये उहाँ सिपालु देखिनु भयो अहिलेसम्म चाहिँ यसरी नै उखान टुकाको खेल अनि रमाइलो कुराकानीको लागि तपाईँ पनि आउनुहोस् 0556533 र 0556533 लाइन हुँदै यति बेला कोही साथी आइसक्नु भएको छ उहाँसँग पनि कुराकानी गर्दै हुनुहुन्छ राज त्यसपछि हामी भित्रै अर्पणको चौतारीमा लिएर उहाँसँग कुराकानी गर्छौँ उखान टुकाको खेल खेल्छौँ अनि मनकाना फेन्सी स्टोरको तर्फबाट पुरस्कार दिनको लागि एउटा अर्को पनि थाप्छौँ त्यहाँ हो त्यही हो अर्को भनेको चाहिँ उखान टुक्काको त्यही त नि रमाइलो रमाइलो खेल खेल्छौँ क्या अरे यो रमाइलो खेल खेल्नको लागि आउनु पर्छन् क्या अरे मेरो नाता नातिनी 0556533 अनि अर्को के हो अरे नाति त्यस्तो भयो अरे त ल राजले कुरा गरिराख्नु भएको छ 0556533333 हजुर नमस्कार नमस्कार हजुर कहाँदेखिको आउनुभयो देवघाटबाट शान्ति लामा नातिनी कति धेरै दिनपछि आउनुभयो कता जानुभएको थियो घरमै थियो हजुरबा अब हजुरबाले यसरी माया मार्दिने भने बाटो नपाएको यत्रो बाटो बनाइराखेको छ हजुरबाले नाता नातिनी आउँछ है भनेर सम्म पारिराखेको छ नि त्यो बाटो आजबाट झन् दुईवटा बाटो अर्पणको चौतारीसम्म आउने बाटो कता हो भनेर सोध्नु पर्यो नि त अनि ट्याके भनिदिन्छन् नि त जमाइले शान्तिजी अब धेरै पछि आउनु भएको छ, निकै रमाइलो र खुसी लागिरहेछ। अब तपाईँको लागि पनि एउटा अड्को हजुरबाको तर्फबाट। ल उसो भए सजिलो खान टुका छन् क्या त्यो पनि होइन, पछाडिको भाग छ गुनले मार्नु, अगाडि के होला? पछाडिको भाग चाहिँ गुनले मार्नु, अगाडिको भाग के होला? गोलीले मार्नु, गुनले गुन गुन गुनले मार्नु गाह्रो पर्यो, अब सजिलै छन्, अब एकचोटि अब प्रयास नै गर्नै पर्छ क्या जस्तो लाग्यो होइन तिनी? बैगुनीलाई गुनले मार्नु यही हो त अन्तिम जवाब हो कि भनेको? अब लक गर्नुपर्ने हुन्छ कि, यता लक गर्ने सिस्टम छ यो कम्प्युटरमा, अब यसैलाई लक गर्ने हो त भनेर सोधेको। लौ त कम्प्युटर लक गरौँ यो जवाफलाई, के भन्छ? सही जवाफ शान्तिजी, सही जवाफ, विजेताको सूचीमा तपाईँ पनि पर्नु भएको छ। अब छुट्टिनु पर्ने हुन्छ, कार्यक्रम सुन्दै गर्नु होला। हवस् त नमस्ते। शान्ति लामा देवघाटबाट आएर ठ्याक्कै मिलाउनु भएको छ, क्यो दुईजना साथीहरू लगातार आउनु भयो, ट्वाक ट्वाक मिलाउनु भएको छ। यति बेला भने कार्यक्रम अर्पणको चौधरीमा पालो भएको छ, छोटो सन्देशमूलक व्यवसायिक विश्रामतर्फ लाग्ने, तर त्योभन्दा अगाडि एउटा साथीलाई भित्र छिराउनु पर्छ भनेर राजको इसारा पनि पाएका छौँ है, एउटा साङ्गीतिक कोसेली पनि तपाईँको माझमा राख्ने जमर्कोमा रहिरहेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। बाहिर आउनु भएको थियो, बिस्तारै जानु, यस्तो फर्किँदै फर्किनु भयो भने मुन्टो लुकाएर जानु भएन नि, त्यहाँ त्यसरी पनि जाने हो हजुरबासँग आएपछि यसो बोलेर जानुहुन्थ्यो नि, अलिकति आशीर्वाद लिएर जानुपर्छ त्यही त नि। ल उसो भए एउटा गीत सुनौ होइन नाति, अनि व्यवसायिक विस्तारमा जानुपर्छ त्योपछि, कि कसो सही हो कुरा कि कसो राज? हजुर अनि राज नातिले गीत बजाउनुहुन्छ, एकैछिन गीत सुनौ, त्यसपछि व्यवसायिक विस्तारमा विस्तारपछि हामी आउँछौँ। Yeah.

ध्वंस मनोरंजन केन्द्र में एक पटक 300 जना सम्म स्विमिंग गर्न सकिने दुईवटा स्विमिंग पुल को व्यवस्था, महिला तथा ग्रुप में आउने का लागि छुट्टै स्विमिंग पुल को व्यवस्था, बेबी स्विमिंग पुल, लकर सुविधा, स्विमिंग गर्दै खान सकिने व्यवस्था, विवाह, व्रत बन्ध, बर्थडे पार्टी, मिटिङ तथा 2000 जना अट्न सक्ने क्षमता सहित को कन्फरेन्स हल तथा स्विमिंग पुल क्षेत्र को सुविधा, विशेष सांगीतिक कार्यक्रम को लागि क्लोज र ओपन स्टेज को व्यवस्था, कैलाश पर्वत, कलात्मक ढुंगे धारा, चिल्ड्रेन पार्क, म्यूजिकल सावर डांस, रेस्टुरेंट साथ में पर्याप्त पार्किंग को सुविधा, चितवन घुम्न आएका पर्यटक लंच या डिनर सहित को विशेष पैकेज। आज को आधुनिक युग में सबले स्विमिंग जान पर्द भन्यता राख्ते स्विमिंग ट्रेनिंग को व्यवस्था, होटल गंगोत्री हाईवे में आरामदायी लॉजिंग को व्यवस्था, साथ ही 3 महीना देखि 1 वर्ष सम्म सदस्यता लिखा स्विमिंग एवं रेस्टुरेंट में 15% छूट को व्यवस्था। संपर्क हमस मनोरंजन केन्द्र रत्नगर टाड़ी, फोन 0556658538, मोबाइल 98550660040 र 98029565045, वेबसाइट www.hmkchitaun.com। मनोरंजन केन्द्र छे हाम्रो ठाउँमा निरन्तर गुन्जिरह्यो अर्पणमा सुन। हजुर, फेरि पनि धेरै धेरै स्वागत छ। यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि उपस्थित भइसकेका छौँ कार्यक्रम अर्पणको चौतारीमा। म तपाईँको दिलको साथी राजन दिल गुरुङ, अनि म त हजुर वा छँदै छन् क्या रे, नबोलाउ नबोलाउ भन्थ्यो यतापट्टि। यो के भन्छ, यो पिपलको बोटको पछाडि खेल मार्दै त्यही बस्नु पऱ्यो लुगेर भने राजनाथले फेरि देखिहाले कि फेरि कस्तो। अनि हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल, 0556538332 र 33 तपाईँको लागि खुल्ला गरेका छौँ। मनोकामना फेन्सी स्टोर्स द्वारा प्रदान हुने आकर्षक पुरस्कार जित्नको लागि उखान टुक्का खेल खेल्नको लागि तपाईँ आउनै पर्ने हुन्छ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ त हजुरबा। हेलो हजुर, भित्र आउनुहोस्। नमस्कार हजुरबा, म आएँ। नमस्कार गरे है नाति, के छ खबर? हजुर नातिलाई नमस्कार गर्नै पर्दैन नि हजुरबाले। के छ केटा तेरो हालचाल भनेर सोध्ने हो त? ए हालचाल त सोध्न ठिक छ, नमस्कार त हजुरबाले गर्नै भएन नि नातिलाई। होइन नातिले बिर्स्यो के हो भनेर नमस्कार सम्झाउ नि त। यदि ए होइन नातिले बिर्सिन्न। कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर म वीरनगरबाट। भानुजी हजुर सुनाउनुहोस्, नयाँ नौलो एकदम ठिकठाक छ? नयाँ त आज अलिअलि नयाँ गडबड चल्दैछ माथितिर। भनेपछि फायरिङ हुँदैछ? किन हो त्यस्तो? फेरि खै आकाशतिर हो नि त फेरि फायरिङ हुने थालिसक्यो, सङ्कट लाग्यो भने डरा माथितिर अलिअलि गडाङ गुडुङ र अलिकति बाह्र लागेर शीतल शीतल हो कि जस्तो महसुस हुँदैछ। हल्लौ त नि बिहान भर्खर मैले एकजना मेरो साथीले चाहिँ मन्त्र जपिरहेको देखाएको थियो कान्छे हो होइन, परमेश्वरी पानी परिदिनु पर्यो भन्दै अब ठुलो छोरले किच्याएको थियो, अब गडाङ गुडुङ गर्नै त पर्यो नि। हेर्नु होइन भानुजी कार्यक्रममा आउनु भएको छ, तपाईँको लागि पनि हजुरबाको एउटा अड्को सोधौँ है त। हुन्छ, पछाडिको भाग छ हर्षण बिस्मत। ए यो कागलाई बेल पाकेर हर्षण बिस्मत, कागलाई बेल पाक्यो के के लाग्यो? हर्षण बिस्मत। ल कम्प्युटर सोधौँ है त, कम्प्युटरलाई ल त मेरो कम्प्युटरले के भन्छ जवाब ल त नि। कति जान्ने हुन् मेरो नाति? कहिले काहीँ बिग्रेको पनि छ त्यो त हो नि। ल बिस्तारै जाऊ है त नाति, चौरको घाम लाग्न लाग्न थाल्यो भन्दाखेरि अब बादल लाग्यो, बिस्तारै जाऊ है त। ल ल बिस्तारै जानुहोस् है भाइ। ल त नि नाति आउनुभएको थियो भानु नाति, वीरेन्द्रनगरबाट 0556538332333 बिल्कुलै खुल्ला छ। आउनुहोस् रमाइलो कुराकानी, उखान टुक्कको रमाइलो केल मनाउने फेन्सी स्टोरको तर्फबाट आकर्षक पुरस्कार त छँदैछ कि कसो पनि। हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ, त्यसैले अब एकजनालाई मात्र सहभागी गराउँछौँ कार्यक्रममा। अब मात्र एकजना राजको इसारा हुँदैन, अब 1:51 गइसकेको छ, धेरै साथीहरू आउनुभएको छ, अब भने विधामा आउनुपर्छ भनेर राजको इसारा पाएका छौँ। आज कुम्रोजबाट सुनिता ढकाल आउनुभएको थियो, मिलाउन सक्नु भएन। कठारबाट सुरेश दरे आउनुभएको थियो, मिलाउन सक्नु भएन। भण्डाराबाट निरा मोक्तान आउनुभएको थियो, मिलाउन सक्नु भएन। तिनजना साथीहरू लगातार आउनुभयो, मिलाउन सक्नु भएन। भीमसेन अधिकारी पिठुवाबाट आउनुभएको थियो, ठ्याके मिलाउनु भयो। शान्ति लामा देउघाटबाट आउनुभएको थियो, उहाँले पनि मिलाउनु भएको छ भने। अन्तिममा वीरेन्द्रनगरदेखि भानु पन्त आउनुभएको थियो, उहाँले पनि मिलाउनु भएको छ। अन्तिममा आउनुभएका तिनजना साथीहरूले चाहिँ मिलाउनु भएको छ भने तिनजना मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। तिनजना मध्ये कसलाई पुरस्कार दिने भन्ने दोधारमा छौँ, त्यसैले हामी गोला बनाउने जिम्मा राजलाई दिन्छौँ। त्यति जेलको लागि भने एउटा भाग अगाडि सार्छौँ। हामी तपाईँको माझमा राखिरहेका थियौँ। मलाई त नाच नाच उठाइरहेको थियो नाति, होइन? ठिकै छ हजुर बाबा, एकछिनपछि पनि यही भाकालाई जोड्छौँ, त्यतिखेर नाचौँ होला नि त। तपाईँको त्यो गोला चाहिँ खोल्नुपर्ने बेला भयो। ल ल, गोला खोल्छ है त। गोला खोल्नुभन्दा अगाडि यो मनकामना फेन्सी स्टोरबारे थोरै जानकारी दिँदै गरेर नि तपाईँको। सही हो कुरा। मनकामना फेन्सी स्टोर रत्ननगर दुई हाई स्कुल रोड चितवनमा रहेको छ, जहाँ तपाईँले बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिमका जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ। स्काई सुज, बिएफ डियर हिल सुज, मकालु सुज, शिखर सुज, मकालु फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पनि पाइने एकमात्र स्थान हो मनकामना फेन्सी स्टोर्स रत्ननगर दुई हाई स्कुल रोड चितवन। फोन नम्बर रहेको छ 0556563357, मोबाइल नम्बर 98454499। प्रोप्राइटर हुनुहुन्छ रमेश लोहनी। गोला पढौँ है त। ल पढ्नुहोस्। गोलामा चाहिँ नाम रहेको थियो, नातिनीको नाम छ, देवघाटबाट आउनुभएको थियो शान्ति लामा नातिनी, आजको विजेता भन्नुभयो। ल शान्ति लामालाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ शान्ति लामाजी। तपाईँले मनकामना फेन्सी स्टोर्सबाट आकर्षक पुरस्कार जित्नुभएको छ। तपाईँले एक साताभित्र रेडियो अर्पणको कार्यालयमा अफिस आवरमा आएर आफ्नो परिचय पत्रको फोटो कपी प्रदान गरेर तपाईँले पुरस्कार सङ्कलन गर्न सक्नुहुन्छ। अब भने कार्यक्रम अर्पणको चौतारीको आजको यो बसीबाट छुट्टिनु पर्ने बेला भइसकेको छ। यति जेलसम्म रेडियो अर्पण 104.5 MHz सुनेर साथ दिनुभयो। सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद। फोन गर्नुभयो, फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद। फोन प्रयास गर्नुभयो, तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद। हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि धन्यवाद। मनकामना फेन्सी स्टोर्सलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम अर्पणको चौतारीबाट म हजुर बुवा अनि म तपाईँको दिलको साथी राजन दिलडुम छुट्टिन्छौ। नमस्कार। अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। केएन प्लाजा तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर्स, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध, प्राप्त पार्किङ, 10 फिट चौडाइको प्याफेस भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगराज बकुल्लर। प्रोप्राइटर राज श्रेष्ठ। मोबाइल नम्बर 98450805072 र 98450849280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा। रत्ननगर 8 परसौनी टाढा गाउँ स्थित 3.5 बिघामा रहेको प्लटहरू ₹3,00,000 देखि ₹20,00,000 सम्ममा उपलब्ध छ। सोही प्लटमा RCC ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ। विकासका पूर्वाधारहरू खाने पानी, विद्युत, 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न। 20 सातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा